नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयकासँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा, नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टुले चितवनमा आजदेखि अनिश्चितकालका लागि निश्चित विद्यालय बन्दको आह्वान गरेको छ। बन्दका कारण चितवनमा निजी विद्यालयहरूमा अध्ययनरत हजारौं विद्यार्थीको पढाइ ठप्प भएको छ। पटक पटक भएको त्रिपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेपछि आजबाट निजी विद्यालय बन्द गरिएको नेपाल इस्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले जानकारी दिनुभयो। बाँकी तलब भत्ता दिने कुरामा निजी विद्यालय व्यवस्थापनले अलटल गरेको भन्दै नेपाल इस्टुले विद्यालय बन्दको आह्वान गरेको हो। चितवनमा हाल 150 हारिमा निजी विद्यालयहरू सञ्चालनमा छन्। विद्यालय बन्दको सरकारवालाहरूले कडा आलोचना गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टुका चितवनका महासचिव साकर अधिकारीले गत असोज 5 गते जिल्ला शिक्षा कार्यालयको रोहवरमा प्यासनसँग भएको सहमति कार्य नभएकोले बाध्य भएर विद्यालय बन्द जस्तो अप्रिय निर्णय लिनु परेको बताउनुभयो। चितवन निजी तथा आवासीय विद्यालय संगठन व्यापसन र अभिभावक सङ्घबीच नेपाल इस्टुको मागको विषयमा गए राति अबेरसम्म कसरत भए पनि समस्याले निकास दिन सकेन। भरतपुरमा राति भएको वार्तामा दुवै पक्षले आफ्नो अड्डा नछोडेपछि वार्ता निष्कर्षविहीन बनेको हो। नेपाल इस्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले प्याप्सन चितवनले वार्तामा सकारात्मक कदम नचालेपछि कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी दिनुभयो। उहाँले प्याप्सन चितवनले वार्ताको नाटक मात्र गरेकोले सहमति हुन नसकेको बताउनुभयो। प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले नेपाल इस्टुले राखेको समय सीमाको माग पूरा गरे पनि कार्यदल गठनको विषयमा भने सहमति हुन नसकेको बताउनुभयो। यसैबीच बन्दको आह्वान गरेपछि जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालय बन्द नगर्न निर्देशन दिएको छ। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय बन्द नगर्न र भएका समस्या छलफलद्वारा समाधान गर्न आग्रह गर्नुभएको छ। शिक्षा नियमावली 2059 संशोधन सहितको नियम 85 तथा नियम 133 उपनियम 1 खण्ड 6 अनुसार उल्लेख गरिएको बाहेक विद्यालय सञ्चालन गर्नुपर्ने र बन्द गर्न नपाइने भएकाले तत्काल बन्द फिर्ता लिन सूचनामा भनिएको छ। विद्यालय शान्ति क्षेत्र भएको मर्मलाई बुझेर बाल अधिकारको समेत संरक्षण गर्न सो सूचनामा सम्बन्धित पक्षलाई भनिएको छ। पूर्वी चितवनको रत्नगर घर भई हाल फिनल्यान्डमा बस्दै आएका सन्तोष कलभारले प्रकाशन गरेको यो मेरो मायाको कथा नामक अङ्ग्रेजी भाषाको उपन्यासको आज विमोचन गरिएको छ। अङ्ग्रेजीमा लेखिएको सो उपन्यास पुस्तकको रत्नगरमा भएको एक कार्यक्रमका बीच साहित्यकार रामबाबु घिमिरेले विमोचन गर्नुभयो। उपन्यास वाल्मीकि साहित्य सदन मार्फत विमोचन गरिएको हो। विगत 5 वर्षदेखिको मेहनतबाट तयार गरिएको 184 पृष्ठको सो उपन्यासको पुस्तकमा प्रेममा असफलता भएपछि नैराश्यता हुनेलाई पुनः उज्यालोतर्फ डोराउने सन्देश दिन खोजिएको पुस्तकका लेखक कलवारले बताउनुभयो। विक्रमसम्म 2039 भाद्र 22 रत्नगरमा जन्मिएका कलवारका कम्प्युटर विज्ञानका अन्वेषक समेत हुनुहुन्छ। विमोचन कार्यक्रममा साहित्यकार घिमिरे, केशवराज आमोदी, धनराज गिरी, गीता लामिसने लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए। उनीहरूले अङ्ग्रेजीमा लेखिएको सो पुस्तक अन्तर्राष्ट्रिय स्तरका साहित्य प्रेमीको रुचि बन्न सक्ने बताएका थिए। कार्यक्रममा रत्नगर कलेजका प्राचार्य शिवराज सुवेदी, रत्नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, पूर्वी चितवन पत्रकार मसका सचिव एवं रेडियो अर्पणका समाचार प्रमुख सर्वराज खनाल लगायतले पूर्वी चितवनमा हराउँदै गएको साहित्य क्षेत्रमा एउटा इट्टा थप्ने काम गरेको बताउँदै सर्जकको सफल साहित्यिक जीवनको शुभकामना व्यक्त गरेका थिए। पुस्तक विमोचन कार्यक्रम संयोजक निरञ्जन दर्नालको अध्यक्षतामा भएको थियो। नेकपा माओवादीले आगामी असार 8 गते हुने उपनिर्वाचनको तयारी स्वरूप घर दैलो कार्यक्रमलाई तीव्रता दिएको छ। नेकपा माओवादीले प्रचार प्रसार अन्तर्गत आज भरतपुर नगरपालिका वडा नम्बर 9 घर दैलो कार्यक्रम गरेको छ। पार्टीका केन्द्रीय सदस्य भगवती खिमिरेको नेतृत्वमा रहेको टोलीले वडा नम्बर 9 मिलन सुक र काँडाघारीमा घर दैलो कार्यक्रम गरेको प्रचार प्रसार सह संयोजक रामहरि लम्सालले जानकारी दिनुभयो। घर दैलो काँडाघारीमा आयोजित घोडसभामा बोल्दै गर्दै केन्द्रीय सदस्य घिमिरेले आफ्ना उम्मेद्वार सिर्जना रुवालीलाई जिताउन आह्वान गर्नुभयो। नेकपा मालेले क्षेत्र नम्बर 4 कार्यकर्ता पार्टीका शुभचिन्तकको सहभागितामा घर दैलो कार्यक्रम व्यापकता दिइरहेको छ। मुगलिन मलेको सडक खण्ड अन्तर्गत चितवनको दारेचोक चुम्लिङ 4 आज बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा 28 यात्रु घाइते भएका छन्। तीन यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरीकाले मुगलिनले सनाएको छ। पोखराबाट काठमाडौँ जाँदै गरेको नाचार्ख 678 नम्बरको बस र विपरीत दिशाबाट आइरहेको नाचार्ख 1008 नम्बरको ट्रक एक आपसमा चक्कर खाँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकाको अहिले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरीकाले चितवनले सुनाएको छ। घाइते मध्ये कास्के लेखनाथ नगरपालिकाकी 22 वर्षकी मेनुका भण्डारी, सोही ठाउँका 26 वर्षका प्रकाश वणेल र ट्रकका सहचालक नवलप्रासीका 25 वर्षका विष्णु छेत्रीको टाउकोमा गहिरो चोट लागेकोले अवस्था गम्भीर रहेको छ। मङ्गलपुर गाविसको पहलमा र जिल्ला आइपिएम सङ्घ तथा नेपाल जनस्वास्थ्य प्रतिष्ठानको संयुक्त आयोजनामा मावि स्तरीय रसायनिक विष आदि सम्बन्धी जनचेतनामूलक कार्यक्रममा मङ्गलपुर 6 माध्यमिक विद्यालयमा आज सम्पन्न भएको छ। कार्यक्रममा स्कुलका शिक्षक शिक्षिका सहित कक्षा 10 र 9 छात्र छात्राको सहभागिता रहेको थियो। कार्यक्रममा बाली बिरुवाका मित्र तथा शत्रु जीवहरूको बारेमा जानकारी प्रदान गर्नुहुँदै कृषि विज्ञ सुन्दर तिवारीले यसलाई उचित रूपमा व्यवस्थापन गर्न चाहनुपर्ने र यसलाई कीटनाशक विष आदि बाहेक अन्य विविध विकल्प रहेको र वातावरणमा रहेका मित्र जीवलाई प्रयोग गरेर शत्रु जीव व्यवस्थापन गर्न सकिने बारे चर्चा गर्नुभएको थियो। यसै गरी आइपिएम प्रशिक्षक वासुदेव सापकोटाले निकै सरल तरिकाले घरेलु विष आदि बनाउने तरिका सुधारिएको गोठीमल झोलमल र बोकासी मल बनाउने तरिकाको बारेमा जानकारी दिनुभएको थियो। सो बारेमा विद्यार्थीहरूले निकै उत्सुक भएर जानकारी लिएका थिए। अन्तिममा आफूले जो कोही कुरा व्यवहारमा उतारेर घरमा गएर बुबा आमालाई पनि सिकाउने कक्षा 10 अध्ययनरत विद्यार्थी सविता नेपालीले बताउनुभयो। यस्ता विषयवस्तु पाठ्यक्रममा पनि समावेश भएमा सुनमा सुगन्ध हुने सो प्रशिक्षणको क्रममा चर्चा चलेको थियो। नवलप्रासीको नारायणी 3 सिहरीमा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। 26 वर्षकी सीता थनेतलाई घरमा खाना पकाउनका लागि ताउला सिक्न जाँदा गोवन सर्पले टोक्दा मृत्यु भएको स्थानीय बासिन्दाले जनाएका छन्। नवलप्रासीमा गर्मी बढेसँगै सर्पदंशका घटना बढ्न थालेको छ। नवलप्रासीमा सर्पदंशको उपचार गर्ने अस्पताल र डाक्टर नहुँदा बुटवल वा भरतपुर जानुपर्ने बाध्यता रहेको छ। पूर्वी चितवनको ग्रामीण क्षेत्रमा रहेको खोलेसिमल बजारमा स्थानीयहरूले प्रहरी बेट स्थापनाको माग गरेका छन्। सिद्धिविनायक आमाविमा रहेको स्काउट ट्रफ र जुनियर रेड क्रस सर्कलले आयोजना गरेको लागु औषध दुर्व्यसन एवं ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो माग गरेका हुन्। सामुदायिक सेवा केन्द्र रत्नगर र इलाका प्रहरी कार्य रत्नगरको संयोजनमा भएको कार्यक्रममा उनीहरूले खोलेसिमल बजारमा आधा दर्शन वित्तीय संस्था करिब 200 व्यापारिक विभिन्न सङ्घ संस्था रहेकोले सुरक्षाको दृष्टिकोणले खुलेसिमल बजारमा प्रहरी बेटको आवश्यकता रहेको बताएका हुन्। कार्यक्रममा इलाका प्रहरी कार्यालयमा प्रमुख कार्यालयका प्रमुख प्रहरी नायब औपरिचयक ठिक्का बहादुर कार्की र सामुदायिक सेवा केन्द्रका भूपेन्द्र अधिकारीले स्थानीयले गरेको मागलाई मध्यनजर गरी खुलेसिमल बजारमा प्रहरी बेट राख्न प्रयत्न गर्ने बताएका थिए। कार्यक्रममा खुलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरिभण्डारी, सिद्धिविनायक आमाविका प्रिन्सिपल विष्णुमणि रामिसन, स्काउटर शासन थापा मगर, शिक्षक नवराज बन्सारा लगायतले बोल्नु भएको थियो। नवलप्रासी जिल्लाको सीमावर्ती नाकामा रहेको हरपुर स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा फोर्सले 30 किलो गाँजा बरामद गरेको छ। भारतको छुटेबारीको नाका हुँदै भारत लैजानका लागि बोरामा प्याकिङ गरेर गोपालपुरको उखुबारीमा लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको पोस्टका सशस्त्र प्रहरी निरीक्षक रामकृष्ण हमालले बताउनुभयो। पछिल्लो पटक हरपुर र महेशपुरको नाका हुँदै लागु पदार्थको सार पसार हुने गरेको गुनासो आएपछि